लगायतका निकायहरू क्रियाशील रहेको चितवन राष्ट्र निकुञ्जले जनाएको छ। विभिन्न सरकारी तथा गैर सरकारी सङ्घ संस्था मध्यवर्ती गठन भएका समूहहरू स्थानीयवासी प्रहरी विभिन्न राजनैतिक दल नागरिक समाज पर्यटन व्यवसाय स्थानीय प्रशासन समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण समूह राष्ट्रिय प्रकृति संरक्षण कोष WWF नेपाल विभिन्न सञ्चार माध्यम तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न संस्थाहरूले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा महत्त्वपूर्ण भूमिका खेलेकाले 2070 साल शून्य चोरी शिकार वर्षको रूपमा रहेको चितवन राष्ट्र निकुञ्जले जनाएको छ। आर्थिक वर्षदेखि 2070 सालको चैत मसान्तसम्ममा जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले 68,15,500 रुपियाँ राजस्व सङ्कलन गरेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार यो आर्थिक वर्षभरिमा सबैभन्दा चैत्र महिनामा 10,51,000 र सबैभन्दा कम कार्तिक महिनामा 4,33,100 राजस्व सङ्कलन गरेको छ। त्यस्तै मापसे सेवनबाट 4,97,100 राजस्व सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रमुख रामचन्द्र घिमिरेले जानकारी दिनुभयो। सवारी साधनतर्फ सबैभन्दा बढी नियम विपरीत मोटरसाइकल चलाउनेहरूबाट 30,57,900 र सबैभन्दा कम टेम्पोबाट 18,100 रुपियाँ राजस्व सङ्कलन भएको छ। 2070 सालमा जिल्ला प्रहरी कार्यालय चितवनमा विभिन्न आपराधिक कार्यमा संलग्न मुद्दा दर्ताको सङ्ख्या बढेको छ। अघिल्लो वर्षको भन्दा यो वर्षमा 120 विभिन्न आपराधिक कार्यमा संलग्न मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। 2069 सालमा जिल्लामा 650 मुद्दा दर्ता भएकोमा 2070 सालमा 770 मुद्दा दर्ता भएको छ। यो वर्षको सबभन्दा बढी केही सार्वजनिक अपराध 250, झुन्डी र आत्महत्या 91, फुटकर ज्यान 71, भवितव्य ज्यान 76, सवारी ज्यान 71, विसेवन गरी आत्महत्या 41 मुद्दाहरू दर्ता भएका छन् भने सबभन्दा कम नागरिकता सम्बन्धी प्रतिलिपि अधिकार सम्बन्धी ऐन जबरजस्ती चन्दासोली कुटपिटबाट गर्भपतन जुवा अपहरण तथा शरीर बन्धक सम्बन्धी एक एक मुद्दा दर्ता भएका छन्। त्यस्तै विभिन्न आपराधिक कार्यमा संलग्न 799 जनालाई पक्राउ गरेको छ भने 350 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवलाल चुन्दालीले जानकारी दिनुभयो। चितवनमा यस वर्ष झुन्डी आत्महत्या गर्ने 91, भवितव्य ज्यान 78, फुटकर ज्यान 72, सवारी साधनमा 85, हामफाली आत्महत्या गर्ने 5, आगो लगाई आत्महत्या गर्ने 2, कर्तव्य ज्यान 10 र तातोपानी खनाई आत्महत्या 1 गरी मृत्यु हुनेको संख्या 385 जना रहेको छ। चैत महिनाको सुरुदेखि नै चलेको हावाहुरी र सुक्खा मौसममा आगलागीले धनजनको ठूलो क्षति पुग्न थालेपछि ग्रामीण क्षेत्रमा सचेतना अभियान सञ्चालन गरिने भएको छ। अन्य वर्षको तुलनामा यस वर्ष आगलागी न्यूनीकरणका लागि जनसमुदाय विकास केन्द्र र सशस्त्र प्रहरी पोस्ट आफटारीको संयुक्त आयोजनामा चितवनका ग्रामीण क्षेत्रमा हुने आगलागी नियन्त्रणका विषयमा सचेतना कार्यक्रम आयोजना गरिएको केन्द्रले जनाएको छ। चितवनका दुईवटा नगरपालिका र चितवनका ग्रामीण क्षेत्रका सर्वसाधारणलाई खाना पकाइसकेपछि चुलो राम्ररी निभाउन, बालबालिकालाई सलाई लाइटर र आगोको पहुँचबाट टाढा राख्न, विद्युत सर्ट सर्किट हुन नदिनका लागि विद्युतीय वायरिङ दुरुस्त राख्न आग्रह गरिएको छ। यसै गरी हावाहुरी चलिरहेका बेला सकेसम्म कुनै पनि ठाउँमा आगो नबाल्न समेत आग्रह गरिएको छ। खाना पकाउने काम बिहान 9 बजेभन्दा अघि र साँझ 8 बजेतिर गरिसक्न पनि आग्रह गरिएको छ। साथै ग्रामीण क्षेत्रमा जनचेतनामूलक कार्यक्रमको समेत आयोजना गरिँदै आएको जनाइएको छ। चितवनमा रहेको हंस बहुद्देश्य सहकारी संस्था लिमिटेडले फ्युटानको स्वर्गद्वारीमा आज न्यानो कपडा ब्लाङ्केट वितरण गरेको छ। संस्थाले नयाँ वर्षको अवसरमा स्वर्गद्वारी भ्रमणका क्रममा स्वर्गद्वारी आश्रम आउने धर्मावलम्बीहरूको लागि एक कार्यक्रम गरी 50 थान ब्लाङ्केट वितरण गरेको हो। कार्यक्रमका प्रमुख अतिथि रेडियो अर्पण 104.5 मेगाहर्जका अध्यक्ष एवं अभियान टेलिभिजनका प्रबन्ध निर्देशक वेदप्रसाद आचार्य र संस्थाका अध्यक्ष दिनेश कुमार सुकेले ब्लाङ्केट वितरण गर्नुभयो। सो अवसरमा स्वर्गद्वारी आश्रमका महन्त चुडामणि पोखरेलले स्वर्गद्वारीको इतिहास सहित धार्मिक पर्यटकीय महत्त्वका विषयमा जानकारी गराउनु भएको थियो। सो आश्रम 500 रोपनी क्षेत्रफलमा रहेको जसमा श्री बाल तपस्वी वेद विद्याश्रम पाठशाला माध्यमिक तहसम्म पढाइ भइरहेको छ। पाठशालामा विभिन्न जिल्लाका 63 जना बटुकहरूले अध्ययन गरिरहेको आश्रमका महन्त पोखरेलले जानकारी दिनुभयो। स्वर्गद्वारी परिसरमा 25 मठाधीश रहेको र 500 भन्दा बढी गौपालन रहेको पनि पोखरेलले बताउनुभयो। 6,890 फिट उचाइमा भएको स्वर्गद्वारीमा प्रसिद्ध गुफा पनि रहेको र स्वर्गद्वारीको संरक्षणका लागि सरकारी तवरबाट पनि भवन निर्माण कार्य भइरहेको उहाँले जानकारी दिनुभयो। कपिल वस्तुको तिलौराकोट लगायत धार्मिक क्षेत्रको भ्रमण पूरा गरी संस्थाका अध्यक्ष दिनेश कुमार चुके, रेडियो अर्पणका अध्यक्ष वेदप्रसाद आचार्य, प्रेस युनियनका निवर्तमान जिल्ला अध्यक्ष वसन्त प्राजुरी लगायतको टोली भोलि चितवन फर्कने कार्यक्रम छ। कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर क्याम्पस चितवनमा अध्ययनरत बिएससी कृषि छैटौँ तहका विद्यार्थीले क्याम्पस हातामै 20 हप्ते एकीकृत शत्रु जीव व्यवस्थापन पाठशाला चलाएका छन्। वातावरण मैत्री आइपिएम पाठशालामा बाली अवधिभर सञ्चालन हुने एकीकृत शत्रु जीव व्यवस्थापन प्रविधिहरूको उपयोग तथा रासायनिक विषादीको न्यूनतम प्रयोग गर्न सकिने तथा नगर्नुपर्ने बारे सिकाइने पाठशालामा 36 विद्यार्थीहरू र 5 स्थानीय कृषकको सहभागिता रहेको छ। विगत वर्षका पाठशालामा कृषक मात्रको सहभागिता रहने गरेको थियो। यस वर्ष विद्यार्थी पहल र खर्चमा सञ्चालित पाठशालामा कृषकहरूको व्यावहारिक ज्ञान तथा अनुभव र विद्यार्थी तथा विशेषज्ञहरूको ज्ञानको सम्मिश्रण रहेकोले यो पाठशाला बढी प्रभावकारी रहने पाठशाला संयोजक तथा बिएससी कृषि छैटौँका विद्यार्थी दिपेन्द्र कुमार एयरले बताउनु भएको छ। पाठशालामा पालीजातको प्रथम पुस्ताको तिता करेला र अन्य परीक्षण बालीका रूपमा फर्सी, काँक्रा, लौका, चिचिन्डा, स्थानीय घिरौला, अन्य 3 जातका करेलाहरू रहेका छन्। विगतमा सरकार तथा विश्व खाद्य सङ्घ र संयुक्त राष्ट्र विकास कार्यक्रमको सहयोगमा हुने कार्यक्रमका लागि अहिले कसरी सहयोग गरेका छन् भने यो कार्यक्रमको बजेट 80,000 भन्दा बढी रहेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आज चितवनमा सम्मान गरिएको छ। क्लब इनोभेटिभले नयाँ वर्ष 2071 सालको अवसर पारेर राष्ट्रिय टोलीलाई नगद 2,00,000 रुपियाँले सम्मान गरेको हो। कार्यक्रममा सहभागी हुन नेपाली राष्ट्रिय क्रिकेट टोलीका 5 सदस्यहरू शक्ति गौचन, अमृत भट्टराई, वसन्त रेग्मी, राहुल विश्वकर्मा र सागरपुन चितवन आएका थिए। खेलाडीहरूलाई चितवन ल्याउने संयोजन चितवन क्रिकेट सङ्घ क्यानले गरेको क्यानका जिल्लाध्यक्ष कैलाशनाथ प्याकुरेले बताउनुभयो। क्रिकेट टोलीलाई चितवन ब्याडमिन्टन सङ्घ र कालिका कन्स्ट्रक्सनले पनि 50,000 रुपियाँले सम्मान गरेको छ। सम्मानपछि टोली आज काठमाडौँ फर्केको छ। मकवानपुरको भीमभेदी 3 भन्ज्याङमा चट्याङमा परेर एकजनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा स्थानीय 20 सुनबहादुर स्यान्तान रहेका प्रहरीले जनाएको छ। घरमा बसिरहेको अवस्थामा चट्याङ परि उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। चट्याङमा परेर स्थानीय 35 दुर्गामाया स्यान्तान घाइते हुनुभएको छ। अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ, 2071 सालमा संविधान बन्नेमा तपाईँ कतिको विश्वस्त हुनुहुन्छ? ए पक्कै बन्नेछ, बी नेताहरूको व्यवहारले विश्वास गर्न सकिन्न, र से ज्योतिषीलाई सोद्धा राम्रो। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साझ 5 को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नारायणगढ हेटौँडा बिर्ग सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन, मुगलिन ओबिसे काठमाडौँ, मुगलिन द मली पोखरा, नानगढ परासी बुटोल सडक खण्ड पनि खुल्ला छन्। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98551 7443। मौसम सम्बन्धी जानकारी, चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम 38 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान बादल लागे तापनि दिउँसो भने घाम लाग्ने सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सुप्रति सजग भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो।